हार्दिक स्वागत छ कार्यक्रम लोक झङ्कारमा। प्रविधि कक्षका मित्र रिजनसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो कार्यक्रम लोक झङ्कार। हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ र आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम लोक झङ्कारमा हामी कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ अनि कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने आजको यो बिहिबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछु। ढिला नगरीकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु। प्रवीण थापा अनि पूर्णकला विश्वको सुमधुर आवाजमा रहेको यो भाका यो बिरानो गाउँमा अब क्रममा तपाईँको लागि आज अन्यायसै उनको अभाव यो मनमा खड्किँदैछ। मै प्रस्तुति रविन थापा भाकाले भन्दै थियो यो बिरानो गाउँमा कि छिट्टै भेटाइदेऊ कि मलाई पुर्याइदेऊ हे ईश्वर उनी भएको ठाउँमा। प्रवीण थापा अनि पूर्णकला विषयको सुमधुर आवाजमा सुनिसक्नु भएको छ। तपाईँ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz मा कार्यक्रम लोक झङ्कारको बसाई सुनिरहनु भएको छ र आजको यो बिहिबारे बसाईमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ र यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु। एउटा अर्को भाकाबाट भाका रहेको छ माया माया भनेर चित्रप्रसाद आचार्य अनि पूर्णकला विश्वको सुमधुर आवाज रहेको छ यो भाकामा र यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ र विश्रामपछि हामी फेरि पनि उपस्थित हुने नै छौँ। रेडियो अर्पण 104.5 MHz र कार्यक्रम लोक झङ्कार सँगै रहनुहोला। Oh, my God.

छैन छैन के गुनासो एउटा आँखा बेचेर तिमीलाई खुसी किनौला अर्को आँखाले हेरौला तिम्रै होठको हाँसो मलाई नै सराप छ तिमीले पनि नभन खराब छ छैन छैन के गुनासो एउटा आँखा बेचेर तिमीलाई खुसी किनौला अर्को आँखाले हेरौला तिम्रै होठको हाँसो एउटा आँखा बेचेर तिमीलाई खुसी किनौला अर्को आँखाले हेरौला तिम्रै होठको हाँसो छैन केही गुनासो एउटा आँखा बेचेर तिमीलाई खुसी किनौला अर्को आँखाले हेरौँला तिम्रै ओठको हाँसो यो सुमधुर आवाज थियो कुलेन्द्र विक्क अनि देवी घरतीको आवाजमा हामीले यो भाका पृष्ठभूमिमा राखिसकेका छौँ आज यो बिहिबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँहरूलाई थोरै भए पनि मनोरञ्जन दिने दिइराखेका छौँ भन्ने यो आस्था अनि विश्वास राखेको छु तपाईँ पनि कार्यक्रम लोक झङ्कार सँगै हुनुहुन्छ मोबाइल सेटमा होस् वा रेडियो सेटमा तपाईँले हाम्रो लोक झङ्कार कार्यक्रम सुनेर बसिरहनु भएको छ भन्ने आशा अनि विश्वास राखेको छु तपाईँहरूलाई यस्तै यस्तै मिठा भाकाहरू प्रस्तुत गर्दा